माली। हाय मेरे दिल की फुलहाउ तिमी मेरे दिल की माली, मैले पनि धेरै माया गर्छु तिमलाई काली, तिम्रै बन्न पाऊ यो तिजामा मायालाई काली भनी बोलाउँछु, अर्को साल तिजमा मेरी तुलाई भन्न पाऊ, ओ अर्को साल तिजमा मेरी तुलाई भन्न पाऊ, अर्को साल तिजमा मेरी तुलाई भन्न पाऊ। तिम्रो सारा सपना पुरा तिम्रै बन्न पाम, यो तिजामा मायालाई काली भनी बोलाउँछु, अर्को साल तिजमा मेरी तुलाई भन्न पाम, ओ अर्को साल तिजमा मेरी तुलाई भन्न पाम, अर्को साल तिजमा मेरी तुलाई भन्न पाम। तिम्रै बन्न पाऊ यो तिजामा मायालाई। गाली भरी बोलाउँछु अर्को साल तिजमा मेरी दुलाई भन्न पाऊ अर्को साल तिजमा मेरी दुलाई भन्न पाऊ अर्को साल तिजमा मेरी दुलाई भन्न पाऊ।